जिंदगी यही सहर ले लुट्यो, जिंदगी यही सहर ले लुट्यो, महल मा बस्ने रहर ले लुट्यो, जिंदगी यही सहर ले लुट्यो, महल मा बस्ने रहर ले लुट्यो, पुगे न कहिले जति पाए पनि, पुगे न कहिले जति पाए पनि, पैसा को मात जहर ले लुट्यो, जिंदगी यही सहर ले लुट्यो, महल मा बस्ने रहर ले लुट्यो, छुटायो सबै आफन्त सारा, छुटायो सबै आफन्त सारा, यो स्वप्न नगरी डगरले लुट्यो, जिन्दगी यही सहरले लुट्यो, महलमा बस्ने रहरले लुट्यो, दसैँ त गयो नदेखे झैँ गरी, दसैँ त गयो नदेखे झैँ गरी, तिहारको फेरि खबरले लुट्यो, जिन्दगी यही सहरले लुट्यो, महलमा बस्ने रहरले लुट्यो, अरूलाई कुन्नी खैकेले होला, अरूलाई कुन्नी खैकेले होला, मलाई त मेरै ठहरले लुट्यो, जिन्दगी यही सहरले लुट्यो, महलमा बस्ने रहरले लुट्यो, पुगेन कहिले जति पाए पनि, पैसाको मात रहरले लुट्यो, जिन्दगी यही सहरले लुट्यो, महलमा बस्ने रहरले लुट्यो।